नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा चितवनको दाहखानी गाविसको सिमलडाबमा सामुदायिक वनको आर्थिक सहयोगमा प्राथमिक तहको विद्यालय सञ्चालनमा रहेको छ। सदरमुकामबाट नजिकै भए पनि भौगोलिक विकटताका कारण सिमलडाबका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित हुन थालेपछि रानीखोला सामुदायिक वनले आफ्नै अनुदानमा विद्यालय सञ्चालनमा ल्याएको हो। 2065 सालमा जिल्ला शिक्षा कार्यालयबाट एक कक्षा सञ्चालनको अनुमति पाएपछि सञ्चालनमा आएको विद्यालयमा अहिले कक्षा 4 सम्म पढाइ हुने गरेको छ। सामुदायिक वनको वार्षिक आयोजना अनुसार वनले सामाजिक कार्यलाई पनि प्राथमिकता दिएको वनका पूर्व सचिव रामप्रसाद गुरुङले बताउनुभयो। वन सामाजिक कार्यमा प्राथमिकता दिएसँगै सिमलडाबका बालबालिकाहरू विद्यालयको पहुँचमा आउन थालेको वनका पूर्व सचिव गुरुङले बताउनुभयो। जिल्ला शिक्षा कार्यालयले केवल एउटा दरबन्दी र शिशु सहयोगी कार्यकर्ता सहयोग दिँदै आएको थियो भने केही वर्ष यताबाट विद्यालय व्यवस्थापन शीर्षकमा थप केही रकम उपलब्ध गराउन थालेको गुरुङले बताउनुभयो। विद्यालयमा 140 जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन्। सो विद्यालयमा कक्षा 4 पास भइसकेपछि माभि स्तरको पढाइका लागि राष्ट्रिय माध्यमिक विद्यालय गरदासको विद्यालय जानुपर्ने कि त विद्यालय नै छाड्नुपर्ने बाध्यता रहेको स्थानीयहरू बताउँछन्। सिमलढाप सदरमुकाम भरतपुरदेखि केवल 7 किलोमिटर पर रहेको छ। दूरीमा खासै टाढा नभए पनि यो क्षेत्रमा विकास भने हुन सकेको छैन, जसले गर्दा शैक्षिक क्षेत्रमा समेत प्रभाव परेको छ। यही भौगोलिक विकटताका कारण त्यस क्षेत्रका बालबालिका सजिलै विद्यालय जान आउन सकेका छैनन्। आगामी असार 8 गते हुने संविधान सभा सदस्य उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले दलहरूलाई निर्वाचन आचार संहिताबारे ध्यानाकर्षण गराएको छ। चितवन क्षेत्र नम्बर 4 हुन लागेको उपनिर्वाचनलाई धाँधली रहित बनाउन सबै दलहरूले निर्वाचन आचार संहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको हो। उम्मेद्वार र दलका प्रतिनिधिहरूसँग आज अन्तर्क्रिया गरी कार्यालयले चुनाव प्रचार प्रसारको क्रममा मोटरसाइकल र्याली बाजागाजासहित तामझाम गर्न नपाउने जनाएको छ। मुख्य निर्वाचन अधिकृत विनोद मोहन आचार्यले निर्वाचन आचार संहिता जिल्लाभर नै लागू हुने बताउँदै निर्वाचन आचार संहिता पालना भए नभएको अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृतको नेतृत्वमा अनुगमन टोली बनाइएको बताउनुभयो। उपनिर्वाचनमा विद्युतीय मतदान हुने भएकाले मतदाता शिक्षाका लागि दलहरूले पनि भूमिका खेल्न कार्यालयले आग्रह गरेको छ। चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा योजना पारित भएको बताउँदै प्रमुख जिल्ला अधिकारी नरेन्द्र दास शर्माले सुरक्षा योजना कार्यान्वयन हुने बताउनुभयो। कार्यक्रममा 12 जना उम्मेद्वार दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। गत मङ्सिर 4 गते भएको संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर 4 फराकिलो अन्तरले विजयी भएको नेपाली कङ्ग्रेसले उपनिर्वाचनमा सोही नतिजा ल्याउने रणनीतिसहित आफ्नो प्रचार प्रसारलाई तीव्र पारेको छ। कङ्ग्रेस सभापति सुशील कोइरालाले आफूले चितवन छाडे पनि चितवनको समग्र विकास कार्यमा लाग्ने प्रतिबद्धता जनाएसँगै त्यस क्षेत्रका मतदातामा थप उत्साह थपिएको छ। उपनिर्वाचनका लागि चितवनबाट उम्मेद्वार रहेका रामकृष्ण घिमिरेले घर दैलो अभियानलाई तीव्र बनाउँदा मतदाताले कङ्ग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले दिएका आश्वासनलाई उहाँ समक्ष पुर्याएर यस क्षेत्रको विकास गर्नका लागि सुझाव दिएका छन्। यसबीच चुनाव प्रचार प्रसार कार्यक्रम अन्तर्गत आज पश्चिम चितवनको गीतानगरमा सम्पर्क कार्यालय स्थापना गरिएको जिल्ला सचिव जितनारायण श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रममा नेपाली कङ्ग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङ, उम्मेद्वार रामकृष्ण घिमिरे, पूर्व जिल्ला सचिव देवेन्द्र गुरुङ, नेपाली कङ्ग्रेस महासमिति सदस्य दिनेश कोइराला, विजय भूषाल लगायतले शान्ति र संविधानका लागि कङ्ग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए। कार्यक्रम नेपाली कङ्ग्रेस गीतानगर गाउँ कमिटीका सभापति हरिविलास कोइरालाको अध्यक्षतामा भयो। संविधान सभा उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर 4 पार्टीका जिल्ला उपसचिव दिलकुमारी रावल पार्वतीलाई तेस्रो पटक उम्मेद्वार बनाएको नेकपा एमाले चितवनले यसपटक निर्वाचन परिचालनको रणनीति परिवर्तन गरेको छ। अघिल्लो निर्वाचनमा उम्मेद्वारसँगै घर घर दै घर दैलो अभियान सञ्चालन गरेको एमाले यसपटक निर्वाचनको अवधि कम भएकाले बिना उम्मेद्वार पनि स्थानीय कार्यकर्ता परिचालन गरी नियमित घर दैलो गर्ने रणनीति अगाडि बढाएको छ। त्यसका लागि अहिले प्रत्येक गाविस तथा नगरपालिकाहरूमा स्थानीय स्तरको निर्वाचन परिचालन कमिटी तथा प्रचार प्रसार समिति गठन गरी प्रचार प्रसार तथा मतदाता भेटघाट लगायतका कार्यक्रम अगाडि बढाएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख तथा प्रचार प्रसार समितिका संयोजक अरुण पीडित भण्डारीले जानकारी दिनुभयो। यसअघिको निर्वाचनमा सबै क्षेत्रका नेता कार्यकर्ता उम्मेद्वारसँगै हिँड्ने गरेकोमा अहिले उम्मेद्वारसँग सहयोगीको सानो समूह परिचालन गरी विकेन्द्रीकृत रूपमा प्रचार अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो। नारायणगढको लायन्सोक स्थित सञ्चालनमा रहेको फलफुल तथा तरकारी थोक बजारमा व्यवसायलाई विस्थापित गर्ने गरी टेन्डर आह्वान गरिएको भन्दै फलफुल तथा तरकारी थोक व्यवसाय सङ्घ नानगढले विरोध जनाएको छ। आज रिपोर्टर्स क्लब नेपाल क्षेत्रीय कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी सङ्घले तत्काल टेन्डर प्रक्रिया खारेज गर्न माग गरेको छ। सङ्घका अध्यक्ष थिर प्रसाद धितालले जिल्लालाई कृषि उत्पादनमा अग्रणी स्थानमा पुर्याउन र हजारौँ व्यक्तिहरूलाई रोजगारी दिन सफल फलफुल तथा तरकारी थोक बजार विस्थापित र विघटन गराउन नगरपालिकाले सुनियोजित ढङ्गबाट टेन्डर आह्वान गरेको बताउनुभयो। उहाँले टेन्डर खारेज नगरिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी पनि दिनुभयो। केरा किसान यज्ञ प्रसाद सुवेदीले अहिलेको टेन्डर किसान र उपभोक्तालाई प्रत्यक्ष मारमा पार्ने खालको भएको बताउनुभयो। उहाँले टेन्डर आह्वान गरी बजार सञ्चालन गरिए सबै थोकको मूल्य बढ्ने भन्दै यसमा नगरपालिकालाई जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभयो। भरतपुर नगरपालिकाले गत जेठ 14 गते टेन्डर आह्वानको सूचना प्रकाशित गरेको थियो। थोक बजार विगतका वर्षहरूमा कृषि उपज बजार सञ्चालक समिति मार्फत हुँदै आए पनि 2070 साउन 1 गतेबाट कृषि बजार सञ्चालक समिति मार्फत हस्तक्षेप गरी 75% भाडा वृद्धि गरी साउन 1 गतेदेखि नै भरतपुर नगरपालिकाले आफू मार्फत बजार सञ्चालन गर्दै आइरहेको छ। तर एक वर्ष नबित्दै नगरपालिकाले करिब 125% भाडा वृद्धि गरी बजार ठेकेदार मार्फत बजार सञ्चालन गर्न लागेको भन्दै यसको विरोध हुन थालेको हो। व्यवसायीहरूले एक वर्षभित्रमा थोक बजारलाई स्थानान्तरण हुने गरी वैकल्पिक थोक कृषि बजार खोजी गर्न नगरपालिकालाई आग्रह पनि गरेका छन्। नेपाल विद्यालय कर्मचारी युनियन चितवनले विद्यालयका दुई कर्मचारीलाई पूर्ववत रूपमै हाजिर गराउन चितवन उच्च माविलाई दबाव दिएको छ। युनियनका जिल्ला अध्यक्ष गोविन्द बहादुर पौडेलको नेतृत्वमा आज गएको टोलीले विद्यालयकी प्राचार्य रामकुमारी प्यारीलाई भेटी विद्यालयका सहलेखापाल नारायण बहादुर राई र कार्यालय सहयोगी खड्ग बहादुर छेत्रीलाई सर्वोच्च अदालतले पूर्ववत रूपमै हाजिर गराउनु भन्ने आदेश दिए पनि विद्यालयले त्यसलाई कार्यान्वयन नगरेको प्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष पौडेलले बताउनुभयो। स्थायी रूपमा रहेका विद्यालयका सहलेखापाल राई र कार्यालय सहयोगी छेत्रीलाई 30 वर्ष सेवा अवधिको हदबन्दी लगाउँदै करारपत्र थमाइदिएपछि उनीहरू अदालत समक्ष पुगेका थिए। यो मुद्दा अझै पनि सर्वोच्चमा विचाराधीन रहेको छ। विद्यालयले करारपत्र हातमा थमाइदिएको एक वर्षसम्म काम गरेका यी दुई कर्मचारीले आफूहरूलाई स्थायी रूपमै काममा लगाउनु पर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेकोमा 2069 साउन 14 गते मुद्दाको टुङ्गो नलागेसम्म पूर्ववत रूपमै काममा लगाउनु भने अन्तरिम आदेश गरेको थियो। सर्वोच्चको आदेश कानुनका लागि पटक पटक विद्यालयलाई आग्रह गर्दा समेत व्यवस्था गरेको अध्यक्ष पौडेलले बताउनुभयो। संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनको अध्यक्षमा सूर्यकान्त न्यौपाने चयन हुनुभएको छ। सङ्घको शनिबार बेलुका भएको दोस्रो अधिवेशनले सर्वसम्मत न्यौपाने नयाँ नेतृत्वका लागि चयन हुनुभएको हो। साथै अधिवेशनले अध्यक्ष न्यौपानेसहित 15 जना सदस्य पनि चयन गरेको छ। सङ्घको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो। त्यस्तै सङ्घले 4 जना सदस्य मनोनित गर्नेछ। विश्व दुध दिवसको अवसरमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज देवघाट वृद्धाश्रम र महेश आश्रममा दुध वितरण गरेको छ। सो कार्यक्रममा पशु सेवा कार्यालयका रुद्र कुमार श्रेष्ठ, लोकनाथ सापकोटा, विनोद खतिवडा लगायतले दुधको महत्त्वबारे प्रकाश पार्नु भएको थियो। सङ्घका अध्यक्ष रामहरि दवाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि देवघाट विकास समितिका कार्यकारी निर्देशक जयकृष्ण शर्मा हुनुहुन्छ। राष्ट्रिय युवा फुटबल खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले नवलप्रासीमा पहिलो चरणको छनौट कार्य सकिएको छ। नवलप्रासी जिल्ला फुटबल सङ्घको आयोजनामा युवा फुटबल परियोजना अन्तर्गत जिल्लाको चार ठाउँमा छनौट कार्यक्रम सम्पन्न भएको हो। सुनौल नगरपालिकाको किर्तिपुर, बर्दघाट, कावासती र गैंडाकोटमा सम्पन्न छनौट कार्यक्रमबाट 205 जना खेलाडी सहभागी थिए। सङ्ख्याबाट अन्डर 14 20 जना, अन्डर 16 25 जना र अन्डर 19 22 जना खेलाडी पहिलो चरणमा छानिएको जिल्ला सङ्घका उपाध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो। यसरी पहिलो चरणमा छनौट भएका खेलाडीहरूलाई जिल्लाको दुई ठाउँमा असार 15 राष्ट्रिय प्रशिक्षक जिल्ला आएर प्रशिक्षण दिने र त्यहाँबाट छानिएका उत्कृष्टलाई उमेर समूहको राष्ट्रिय टिममा सहभागी गराइने कार्कीले बताउनुभयो। केन्द्रीय फुटबल सङ्घले नेपालको 16 जिल्लामा युवा फुटबल परियोजना कार्यक्रम सञ्चालन गरेकोमा नवलप्रासी पनि छनौटमा परेको हो। अब पालो अर्पण जनआवासको। अर्पण जनआवासमा हाम्रो प्रश्न छ, नेकपा एमालेको अबको नेतृत्व कसले गर्नुपर्ला जस्तो लाग्छ? ए माधव कुमार नेपाल, बी केपी ओली र सी नयाँ युवा पुस्ताले। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा वृग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन औबिसे काठमाडौँ, मुगलिन दमौली पोखरा, नानगढ प्रासे बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556 63 063, मोबाइल नम्बर 98551 7443। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियससम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारीसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला। जानकारी गराउने हाम्रो फोन नम्बर हो 0556 65 65 63 330, फ्याक्स नम्बर 0556 65 63 330। तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला। इमेल ठेगाना हो radioarpan@gmail.com। हवस् त, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 अर्पण स्थानीय समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित